समय सँगै घुमेको जीवन यात्रा क्षण सँगै घुमाइरहन्छ मानस पटलमा। सक्दिन साएर पनि भुल्न हरेक पल याद आइरहन्छ। ती याद तिता हुने मिठा तर वास्तविकता तपाईँसँगै प्रत्यक्ष टेलिफोन सम्पर्कमा तपाईँकै अतीत तपाईँकै आवाजमा कार्यक्रम अतीतका पल अतीतका पल जिंदगी कै सवाल हुन्छ चोखो माया भित्र हाम्रो भेट्ने छुट्ने कथा जस्तो हैन चलचित्र। प्रत्येक साताको सोमबार बेलुकी 8 बजेपछि मात्र रेडियो देवद 106.6 MHz सुन्न नभुल्नु होला। जिंदगी कै सवाल हुन्छ चोखो माया भित्र हाम्रो भेट्ने छुट्ने कथा जस्तो हैन चलचित्र हाम्रो। नमस्कार तथा हार्दिक स्वागत गर्न चाहन्छु तपाईँ सम्पूर्णलाई कार्यक्रम अतीतका फलमा। सामुदायिक रेडियो रेडियो देवदह 106.6 MHz यो निम्नतम प्रस्तुति कार्यक्रम अतीतका फलमा आज पनि उपस्थित भइसकेको छु म तपाईँकै आफ्नै मान्छे जीवन पाण्डे भने यति बेला मलाई कन्ट्रोल रुमबाट मिठो साथ रहेको छ मित्र अर्जुन त्यसै गरी अशोक। तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो देवदह 106.6 MHz कार्यक्रम अतीतका पल। कार्यक्रम अतीतका पल आउने गर्दछ प्रत्येक सोमबार बेलुकी 8 बजेपछि करिब करिब 8:30 आउने गर्दछ। कार्यक्रम अतीतका पलमा रहेर कार्यक्रम अतीतको पलमा तपाईँले जीवनमा घटेका तपाईँकै जीवनमा वास्तविक जीवनमा घट्न सक्छन् दुःखका हुन सक्छन् सुखका हुन सक्छन् उकाली ओह्राली गर्दा मेलापात गर्दा स्कुल क्याम्पस पढ्दा साथीभाइ माझ भेट्दा हुन सक्छन् दुःखका या सुखका अतीत घटेका छन् भने हामी यहाँबाट तपाईँका अतीतहरू हामी तपाईँका आफन्तजनमा पुर्याउने कोसिस हामी गर्नेछौँ। तपाईँलाई खुला गरिसकेका छौँ स्टुडियोको नम्बर 071-577-735 त्यसै गरी स्काइप आइडी रहेको छ रेडियो कार्यक्रम अतीतका पल हाम्रो फेसबुक आइडी रहेको छ भने हाम्रो स्काइप आइडी रहेको छ रेडियो देवद वानमा पनि तपाईँले हामीलाई कल गरेर देश विदेशबाट पनि तपाईँलाई आफ्नो अतीत सुनाउन सक्नुहुनेछ र तपाईँ टाढा हुनुहुन्छ हाम्रो फ्रिक्वेन्सी भन्दा 106.6 MHz भन्दा तपाईँ टाढा हुनुहुन्छ भने हाम्रो इन्टरनेटको www.radiodevda.org हामीलाई तपाईँ एकैसाथ कार्यक्रम अतीतका पल सुन्न सक्नुहुनेछ। तपाईँ टेलिफोन सम्पर्कमा आउन सक्नुहुन्न स्काइप आइडीमा पनि आउन सक्नुहुन्न भने तपाईँ फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक आइडी रहेको छ कार्यक्रम अतीतका पल भनेर हाम्रो फेसबुक आइडी रहेको छ तपाईँ एड गर्नुहोस् अनि तपाईँका जीवनमा घटेका वास्तविक अतीत लेख्नुहोस् आनन्द सागर अनि पोस्ट गर्नुहोस् कार्यक्रम अतीतका पललाई म तपाईँका जीवनमा घटेका वास्तविक अतीत यहाँबाट सुनाउनेछु। दिल माया खै कसको फुल दिल माया यो साङ्गीतिक आवाजपछि पुनः स्वागत छ कार्यक्रम अतीतका पल। कार्यक्रम अतीतका पल, तपाईँ यदि भर्खर मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम अतीतका पल। कार्यक्रम अतीतका पलसँगै छु म, तपाईँकै आफ्नै मान्छे जीवन पाण्डे। यति बेला कन्ट्रोल रुमबाट मिठो साथ रहेको छ मित्र अर्जुनको, त्यसै गरी अशोक छेत्री हुनुहुन्छ। तपाईँसँग पनि हुन सक्छन् आफ्ना जीवनमा घटेका वास्तविक कति छन् भने हाम्रो स्टुडियोको नम्बर 071-577-735 खुल्ला रहेको छ तपाईँको लागि, आफ्नो जीवनमा घटेका वास्तविक कति सुनाउनुको लागि। र हाम्रो फेसबुक आइडी पनि रहेको छ रेडियो कार्यक्रम अतीतका पल भनेर रहेको छ। राम्रो स्काइप आइडी रहेको छ रेडियो देव द वानमा पनि तपाईँले हामीलाई कल गरेर आफ्ना जीवनमा घटेका वास्तविक अतीत सुनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। र यति बेला पनि हाम्रो फेसबुकमा आएको एउटा अतीतलाई लिन चाहन्छु। 2065 सालमा घटेको घटनालाई भन्दै हुनुहुन्छ गोमा नेउपाने बुटोलबाट हामीलाई पोस्ट गर्नुभएको छ हाम्रो फेसबुक आइडीमा। उहाँले पोस्ट गर्नुभएको छ निकै एउटा रमाइलो अतीत भन्नुपर्छ। 2065 सालमा हामी सबैजना साथी सङ्घीहरू र घर परिवार सबै इष्टमित्र हामी सबै मिलेर गाडी रिजर्भ गरेका थियौँ। सत्यवती जाने क्रममा सत्यवती जाँदै थियौँ, गाडीमा गयौँ सत्यवतीसम्म जाँदासम्म। तर त्यो उकालो हिँड्ने क्रममा हामीसँग एउटा पूजा गर्न गएका खसीहरू अनि झोला थुप्रै थिए। हामी जाँदाखेरि निकै गाह्रो भएको थियो बोक्न, अनि बाटोमा जाँदाखेरि जेन साथीहरू भेटिनु भयो, अनि परिचय गर्ने क्रममा हामीलाई झोला बोक्न गाह्रो भएको एउटा व्यथा सुनायौँ। उहाँहरूले बोकेर लगिदिनु भयो माथि सत्यवती, जब पुग्न थाल्छ उहाँले उहाँसम्म बोकिदिनु भयो। अनि त्यसपछि त्यहाँसम्म पुगेपछि हामीले अब उहाँहरूसँग कसरी छुटकारा पाउने त हामीले एउटा कामको लागि उपयोगको लागि मात्रै उहाँसँग एउटा परिचयको नाता गरेका थियौँ, कसरी छुट्टिने त भनेर उहाँहरूले सल्लाह गर्नुभयो र उहाँबाट त्यो झोला लिएपछि एउटा बाहना गरेर निकै टाढा हुनुभयो। त्यो टाढा भएको पल चाहिँ अहिले पनि किन टाढा भएछु, आफ्नो स्वार्थको लागि मात्रै मैले साथी बनाएँ, त्यस्तो साथीलाई आफ्नो स्वार्थ नबनेर त्यो उकालोमा आफ्नो झोला बोकेर गइदिनु भयो, अहिले पनि त्यो साथी कहाँको होला, कस्तो साथी होला, के भन्दै हुनुहुन्छ होला मलाई भनेर आफ्नो यो अतीत आफ्नो एउटा गल्ती गरेको गल्ती महसुस यहाँबाट आफ्नो अतीतको रूपमा पोस्ट गर्नुभएको छ। यति बेला भने अरू टेलिफोन सम्पर्कमा कोही साथी हुनुहुन्छ अतीत सुनाउनको लागि। हजुर नमस्कार। कहाँबाट को बोल्नुभयो? विजय छेत्री। विजयजी देवनामा कुन ठाउँबाट बोल्नुभयो? कहाँदेखि भन्नुभयो? कलुवा। रहेर के गर्नुहुन्छ विजय दिदीले? हतियार भन्दै हुनुहुन्थ्यो सायद विजय छेत्री हुनुहुन्थ्यो देवदाबाट। टेलिफोन सम्पर्क कटिसकेको छ पक्कै पनि। विजय चाहिँ हाम्रो टेलिफोन सम्पर्क गडबडीले हुनसक्छ, तपाईँको फोन लाग्न सक्छ, फेरि ट्राई गर्नुहोस् 071-577-735 अनि सुन्नेछौँ तपाईँका जीवनमा घटेका वास्तविकता ती छन् भने मात्र। हाम्रो स्काइप आइडीमा पनि तपाईँ आउन सक्नुहुनेछ, स्काइप चलाउनुहुन्छ, स्काइपको आइडी छ भने तपाईँसँग रेडियो देवदा वानमा पनि हामीलाई एड गर्नुहोस् अनि तपाईँ आउन सक्नुहुनेछ स्काइप आइडीमा पनि। र हामीलाई फेसबुक मार्फत तपाईँ फेसबुक चलाउनुहुन्छ भने पनि रेडियो कार्यक्रम अतीतका अफल भनेर हामीलाई कम्प्युटरको सर्च बक्समा गएर नेपालीमा टाइपिङ गर्नुभयो भने तपाईँ पाउनुहुन्छ हामीलाई। यति बेला भने हाम्रो टेलिफोन सम्पर्कमा कोही साथी हुनुहुन्छ। हजुर नमस्कार। हजुर दर्शन। दर्शन कहाँबाट, कसको दर्शन पाएँ मैले? विनिता पछाडि के होला विनिताजी? विनिता खनाल हामीलाई माया गर्ने साथी है विनिताजी। अहिले के गर्दै हुनुहुन्छ देवदामा रहेर? अध्ययन हुनुहुन्छ, सँगसँगै रेडियो देवदा सुन्दै हुनुहुन्छ एकदमै। कार्यक्रम अतीतका अफल तपाईँलाई कस्तो लाग्छ भनेर सोधेँ भने म यहाँबाट कस्तो प्रतिक्रिया दिनुहुन्छ मलाई? एकदम राम्रो, किनभने आफूले भुल्न नसकेको कुरा कसैलाई बताउन नसकेको कुरा बताउन पाइन्छ, एकदम राम्रो छ नि त। बताउन पाइन्छ, कसैसँग प्रत्यक्ष भन्न डर लागेको छ, अति त दुःखका हुन सक्छन् है, कसैको सुखका हुन सक्छन्, कसैले सुखले भन्न सक्दैन, कसैले दुःखले भन्न सक्दैन, त्यो अतीत अब यहाँबाट भन्नेछौँ हामी है। हजुर सुरु गर्नुहोस् विनिताजी तपाईँको अतीत। हजुर यो कुरा चाहिँ 2063 सालको दाजु चाहिँ छकछ्याप पढ्नुहुन्थ्यो मेरो दाजु, र जब छकछ्याप पढ्दाखेरि यस्तै टिफिन टाइमको बेलामा पानी परिरहेको थियो अनि पानी परेर चाहिँ सिँढीमा खेल्दै हुन्थ्यो अनि सिँढीबाट चाहिँ लडेर टाउको काटेको थियो र टाउकोमा चारवटा गलाउनु परेको थियो है। अहिले पनि पानी पर्दाखेरि कुनै बच्चाहरू खेलाएरी डर लाग्छ कि कोही नलडुन् कसैलाई मेरो दाइ जस्तो नहोस् भन्ने हुन्छ कि है। पानी परेर कसरी हिलो देख्दा कसरी पोखरी देख्दाखेरि पनि कतै लड्ने हो कि भनेर आफू पनि डर लाग्छ है। अब तपाईँले बर्खा लाग्दा पानी पर्दा झरी पर्दा चाहिँ त्यो अतीत सम्झनुहुन्छ एकचोटि, तपाईँको दाइलाई घटेको जुन अतीत थियो, जुन घटना थियो, त्यही अतीत तपाईँको मानस पटलमा यादगार बनेर बस्छ है। बिन्दादी आफ्नो अतीत सुनाउनु भयो हामीलाई खुसी लाग्यो, आफ्नो वास्तविक अतीत यहाँ आज हामीलाई प्रस्तुत गर्नुभयो, श्रोतालाई सुनाउनु भयो, यस्तै गरी हाम्रो टेलिफोन सम्पर्कमा आउँदै गर्नुहोला भन्दै अहिलेलाई भने बिन्दाजीलाई विदा गर्छु। नमस्कार। नमस्कार। विनिता खनाल हुनुहुन्थ्यो देवद दुई खैरेनीबाट हामीलाई सम्झिनु भएको थियो। तपाईँसँग पनि हुनसक्छ दुःखका या सुखका, मेलापात गर्दा साथी माझ भेट्दा हुन्छ, आफन्त जनसँग कतै घुम्न जाँदा हुन्छ, स्कुल क्याम्पस पढ्दा, उकाली ओह्राली पढ्दा गर्दा र मेलापात गर्दा घटेका तिनै वास्तविक अतीत छन् भने मात्र। हाम्रो स्टुडियोको नम्बर 071-577-735 आउनुहोस् अनि तपाईँका जीवनमा घटेका वास्तविक अतीत यहाँबाट हामी सुन्नेछौँ। तपाईँ यदि भर्खर मात्र रिट्युन गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो देवदा 106.3 MHz कार्यक्रम अतीतका अपल। कार्यक्रम अतीतका अपल सँगै छु म तपाईँकै आफ्नै मान्छे जीवन छु भने यति बेला मलाई निपथ्यबाट मिठो साथ रहेको छ मित्र अशोकको, त्यसै गरी अर्जुन हुनुहुन्छ र कार्यक्रम अतीतका अपलमा म तपाईँकै जीवनमा घटेका वास्तविक अतीत हुनसक्छन् दुःखका या सुखका अतीतलाई बोलिरहेको छु यहाँबाट। र म यति बेला लिन चाहन्छु रेडियो कार्यक्रम अतीतका फलमा आएको एउटा कमेन्टलाई लिन चाहन्छु या भनौँ अतीतलाई लिन चाहन्छु। 2069 साल गत अहिलेको चल्दै गरेको सालमा म प्रदर्शनी गएको थिएँ थुप्रै साथीहरूसँग। प्रदर्शनी जानुभन्दा अगाडि केही समयमा मानव दसैँतिर सायद हाम्रो कसैसँग भेट भएको थियो, परिचय गऱ्यौँ अनि उहाँले प्रदर्शनीमा भेट्ने निर्णय गऱ्यो, प्रदर्शनी गयो भेट्न। तर मैले उहाँलाई टाढैबाट देखेँ, एउटा म एउटा छुच्चो स्वभावको मान्छे, म टाढैबाट देखेँ र रमेशले भट्टराईले हामीलाई पोस्ट गर्नुभएको छ टाढैबाट देखेँ अनि मैले अलि आफूले सोचे जस्तो साथी पाइनँ र म मेरो ठाउँमा मेरो रमेशको ठाउँमा अरू कुरा साथीलाई रमेश बनाएर उहाँलाई भेट्न पठाएँ तर म रमेशसँग सही गएँ तर म रमेश भइनँ मेरो साथीलाई रमेश गराएँ तर म भने अर्को नाममा उसको नाममा म गएर अर्को साथीलाई मेरो नाममा उसलाई भेट्न पठाएँ यो गल्ती गरेँ जस्तो लाग्छ एउटा आफूले साथी बनाइसकेपछि साथीलाई घात गरेँ जस्तो लाग्छ भेट्न त गयौँ तर मैले भेटेन मैले उनलाई देखेँ उनले तर मलाई यिनै हुन् रमेश भनेर पत्ता लगाउन सकिनँ त्यो भुल गरेँ एउटा मैले अहिले यहाँबाट पनि यदि सुन्दै हुनुहुन्छ कसैले त्यस्तो थाहा पाउनु भयो यदि त्यही साथीले सुन्दै हुनुहुन्छ भने म क्षमा पनि माग्न चाहन्छु र यो अति चाहिँ मैले कहिले पनि आफ्नो जीवनमा भुल्न सक्दिनँ भनेर हामीलाई एक पोस्ट गर्नुभएको छ एउटा रमाइलो अतीत भनौँ कि या दुःखको भनौँ एउटा साथीलाई घात गर्नुभएको छ मैले गरेको छु साथीलाई घात भन्नुभएको छ पक्कै पनि यस्तो घात चाहिँ नगराउँ साथी यहाँबाट हामी कामना गर्न चाहन्छौँ पक्कै पनि एउटा अतीत पनि एउटा रमाइलो पनि त्यो बेलामा रमाइलो भयो होला तर पछि सम्झिनु भयो तपाईँलाई निकै दुःखी लाग्यो एउटा साथीलाई आत्मविश्वास गरेको साथीलाई एउटा विश्वासघात गर्नुभयो साथीलाई कमेन्टको लागि धन्यवाद दिन चाहन्छु रमेश भट्टराई यदि यति बेला भने हाम्रो टेलिफोन सम्पर्कमा कोही साथी हुनुहुन्छ आफ्नो वास्तविक अतीत सुनाउनको लागि हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्नुभयो म घोडादेखि कृष्ण गौतम कृष्ण गौतम कृष्णजी के गर्नुहुन्छ घोडामा रहेर कहाँ कतिमा म सगरमाथा कलेजमा बाह्रमा बाह्रमा पढाइ राम्रो छ कृष्णजीको है हजुर ठिकै छ भन्नु पर्यो अनि कार्यक्रम अतीतका पल कतिको सुन्ने गर्नुहुन्छ र रेडियो देवदालाई कतिको सुन्ने गर्नुहुन्छ कृष्णजी दिनदिनै सुन्छु जीवनजी हजुरको कार्यक्रम चाहिँ एकदम राम्रो लाग्छ मलाई धन्यवाद दिन चाहन्छु मलाई मख पारे त होइन नि है होइन त्यस्तो होइन पक्कै पनि कृष्णजी सुन्नुहुन्छ केही कमेन्ट छ कृष्णजी कार्यक्रमको लागि प्रयास गर्नेछ सबै साथीहरूले भन्नुहुन्छ मलाई फोनबाट पनि अफलाइनमा भन्नुहुन्छ प्रोग्राममा भन्नुहुन्छ थोरै टाइम कम भएको हो कि जस्तो लाग्छ टाइम बढाइदिए पार हुन्थ्यो भन्नुहुन्छ म कोसिस गर्नेछु एउटा सल्लाह गर्नेछु सबै साथीहरूलाई भनेर म प्रोग्रामको टाइम बढाउनको लागि र आज आउनुभएको छ पक्कै पनि तपाईँको जीवनमा स्कुल कलेज पढ्दा सगरमाथामा जाने आउने क्रममा घोडा र सगरमाथाको बिचमा गर्दाखेरि पक्कै पनि तपाईँका जीवनमा वास्तविक अतीत घटेका छन् होला ती अतीत मध्ये आज हामीलाई कस्तो आज चाहिँ कुरा लगभग दुई वर्ष अगाडिको हो म चाहिँ एसएलसीको तयारीमा थिएँ सेन्टअप दिएर चाहिँ म मामा घर जाने क्रममा चाहिँ गाडी एक्सिडेन्ट भएको थियो रिलीबाट पारी गएपछि मेरो चाहिँ गुल्मी हो मामा घर अनि ठ्याक्कै त्यो सागर भन्ने ठाउँ छ त्यहाँ पुग्दाखेरि चाहिँ हामी बसमा गएका थियौँ जिप र बसको चाहिँ त्यहाँ एक्सिडेन्ट भएको थियो जसले गर्दाखेरि चाहिँ त्यो झ्यालमा म अगाडिको झ्यालमा बसेको थिएँ त्यति बेला चाहिँ त्यो सिसाहरू उछिटेर मेरो वरिपरि लाएको थियो तर मलाई कुनै पनि घाउ चोट लागेन यो अतीत चाहिँ म कहिले पनि बिर्सिन्न जीवनजी अस्ति हिजो भर्खर मात्र पनि एउटा जन्ती गएको बस दुर्घटना भयो है तपाईँले अतीत आफ्नो अतीत सुनाउनु भयो एउटा जन्ती लगाएको एउटा रमाइलो क्षेत्रमा दुखित घटना भयो कतिको मृत्यु भयो होइन यो अतीत चाहिँ तपाईँले आफूलाई तर धन्न एउटा गौरव बलियो भन्ने चलन छैन एउटा गौरव बलियो रहेछ र आफ्नो भाग्य रहेछ र तपाईँलाई केही पनि भएन सकुशल आफ्नो मामा घर जानुभयो है कृष्णजी आफ्नो दुःख त एउटा घटना सुनाउनु भयो हामीलाई यस्तै गरी सम्झिँदै गर्नु होला माया गर्दै जानु होला कमेन्ट गर्दै जानु होला भन्दै अहिले भने कार्यक्रमबाट कृष्णजीलाई बिदा गर्छु नमस्कार सम्झिन आज आउनु भएको छ कार्यक्रमको टाइम धेरै छोटो छ कृष्णजी क्षमा पराती छौँ त्यसको लागि अन्य कार्यक्रम छौँ अहिलेलाई भने कृष्णजीलाई बिदा गर्छु कृष्णजी कृष्ण गौतम हुनुहुन्थ्यो घोडाबाट आफ्नो अतीत सुनाएर गइसक्नु भएको छ सम्झन पाइँदैन भन्दै हुनुहुन्थ्यो कार्यक्रमको समय छोटो भएकाले मित्र हामीले यसमा चाहिँ एउटा सम्झिने कार्यक्रम राखेका छैनौँ पक्कै पनि हामीले टाइम बढाएछौँ भने टाइम बढी भएछ भने पक्कै पनि तपाईँको सम्झना समर्पण पनि हामी लिनेछौँ भन्न चाहन्छु यहाँबाट र तपाईँसँग पनि हुन सक्छन् दुःखका सुखका अतीत छन् भने आफ्नो जीवनमा घटेका वास्तविक अतीत यहाँबाट हामी सुन्नेछौँ यस्तै हुन सक्छन् जस्ता आफ्ना जीवनमा घटेको वास्तविक कृपया एउटा बनावटी गराएर चाहिँ हामीलाई एउटा डिस्टर्ब गर्ने काम कति साथीले ट्राई गर्नुभएको छ फोन लागेन भन्नुहुन्छ आफ्नो कमेन्ट गर्नुहुन्छ फेसबुकमा मलाई प्रत्यक्ष रूपमा भन्नुहुन्छ त्यसरी आफ्नो जीवनमा घटेका वास्तविक अति छन् भने मात्र आउनुहोस् अनि तपाईँका जीवनमा घटेका वास्तविक आफ्ना मान्छेलाई सुनाउन सक्नुभएको छैन भने पनि यहाँबाट हामी सुनाउँछौँ तपाईँका आफ्ना मान्छेसँग पुर्याउनेछौँ जीवनमा घटेका हुनसक्छन् कसैलाई भन्न सकिँदैन या खुसीले एकदम हर्षित भएर कसैलाई भन्न सकिँदैन कसैले दुःखले पीडाले बोल्न बोल्न सकिँदैन अनि भन्न सकिँदैन त्यस्ता हात्ती छन् भने अब डराउनु पर्दैन पक्कै पनि। म यहाँबाट तपाईँले एउटा सरल रूपले 071-577-735 माध्यमबाट तपाईँको आफन्तजनमा श्रोतामाझ तपाईँको दुःखको हुन सक्छन्, तपाईँको खुसीका हुन सक्छन् ती पलहरू म यहाँबाट बाँड्ने कोसिस गर्नेछु। एउटा मनमा भएको पिरलाई अर्को साथीसँग पुर्याउने कोसिस गर्नेछु जसको लागि 071-577-735 आउनुपर्ने हुन्छ। यति बेला हाम्रो टेलिफोन सम्पर्कमा कोही साथी हुनुहुन्छ। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर म यो भवानीपुर सातदेखि देवी खनाल हो। देवी खनालले भवानीपुरमा रहेर के गर्नुहुन्छ? म चाहिँ खालि शान्तिनगर जब गर्छु। कहाँ गर्नुहुन्छ जब? जब चाहिँ शान्तिनगरमा। शान्तिनगरमा जब राम्रो छ। हजुर जब गर्नु भए के गर्नु मन पर्छ? यही एफएमहरू सुन्ने बेलुकाको समयमा। एफएमहरू सुन्नुहुन्छ। कार्यक्रम अतिथिका पल कतिको सुन्ने गर्नुहुन्छ? एकदमै सुन्ने गर्छु। एकदम सुन्नुहुन्छ। आज कार्यक्रममा आउनु भएको छ, सुरुदेखि सुन्दै हुनुहुन्छ कार्यक्रम अतिथिका पल? हजुर हजुर। आज कस्तो अतिथि सुनाउनुहुन्छ देवीजीले हामीलाई? आज मेरै अतिथि सुरु गर्नुहोस्। अनि म चाहिँ 7-8 वर्षको उमेरमा थिएँ है। अनि म र मेरो आमा भएर हामी पाल्पा, मेरो मामा घर पाल्पा हो, अनि त्यहाँ जाँदैथ्यौँ। अनि सिद्धबाबामा फेरि बर्खाको समय थियो कि, अनि सिद्धबाबा पल्तिर गाएर एकदमै बारी आइरहेको थियो होइन। अनि त्यहाँ चाहिँ मैले मेरो आमासँग के भने, आमा यो बारीमा यो बस पल्ट्यो भने त हामी मरिन्छ होला है भने कि एक्कासी। अनि उहाँले के भन्नु, एक झापड गालामा हान्नुभयो कि मलाई। अनि यस्तो कुरा गर्न हुँदैन नानु भन्नुभयो है। अनि त्यही भएर यो पाल्पा जाँदा घडी पनि मैले त्यो पल कहिले पनि बिर्सन्न के त्यो शब्द। अहिले पाल्पा जाँदाखेरि पहिला सानै हुनुहुन्थ्यो, अबुझ हुनुहुन्थ्यो, सोध्नुहुन्थ्यो, अहिले बुझिने हुनुभएको छ, बुझ्नुहुन्छ पल्टियो भने के हुन्छ तपाईँलाई थाहा छ होइन, त्यही भएर सोध्नुहुन्न। तर त्यो सानैमा अबुझ भएर जानेको एउटा सोध, अहिले आमाले दिएको त्यो झापड अहिले पनि याद हुन्छ। अचाल सोध्न पनि कहिले काहीँ एउटा रोमान्टिक पनि मोड आउन सक्छ, सोद्धाखेरि मलाई यस्तो हान्नुभयो, मलाई थाहा थिएन, म कति अबुझ रहेछु, एउटा बालाको अबुझ हुन्छ पनि होइन। त्यो अवस्थामा सोधेँ, अचाल जाँदाखेरि पनि आउँदाखेरि मैले आमालाई सानो छँदाखेरि यस्तो सोधेको, यसरी झापड हिर्काउनु भएको भनेर अझै पनि याद आउँछ देवीजीलाई। अझै पनि आइरहन्छ, भुल्न सक्नुहुन्न है पक्कै पनि। तपाईँको हाम्रो कार्यक्रमको उद्देश्य पनि यही छ, तपाईँले भुल्न चाहेका अतीतहरू भुल्न, कसैले भुल्न नचाहेर पनि भुल्न खोजेका हुन्छ, तर ती अतीतलाई हामी बल्झाउनेछौँ, फेरि तपाईँको जीवनमा फेरि अतीत बनेर एउटा मानस पटलमा ल्याएर राख्नेछौँ। एउटा रोमान्टिक अतीत हुन सक्छन्, भुल्न नसक्ने अतीत हुन सक्छन्। देवी खनाल हुनुहुन्थ्यो भवानीपुरबाट, आफ्नो अतीत सुनाएर गइसक्नु भएको छ। तपाईँसँग पनि हुन सक्छन् यस्तै दुःखका सुखका अतीत छन् भने हाम्रो स्टुडियोको नम्बर 071-577-735 आउनुभयो भने त नि, अनि तपाईँको अतीतलाई यहाँबाट सुन्नेछौँ। यति बेला फोन उठाउनको लागि आतुर भएको छ हजुर, त्यसै गरेर हर्षक हुनुहुन्छ। म तपाईँकै आफ्नै मान्छे, तपाईँको दुःख सुखको साथी, सुख बोल्ने दुःख बोल्ने साथी जीवन पाण्डेछु कार्यक्रम अतीतका फलमा। यति तपाईँ भर्खर मात्र रेडियो ट्युन गर्नुभएको छ भने कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम अतीत पल 106 समय आज र इन्टरनेटको www.radiodevda.org मा। यति बेला हाम्रो टेलिफोन सम्पर्कमा कोही साथी हुनुहुन्छ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्नुभयो? म देवदा 4 खिमानन्द गेवाली। खिमानन्द गेवाली हामीलाई माया गर्ने साथी है। हजुर। खिमानन्दजी के गर्दै हुनुहुन्छ? अहिले त घर खाना खाँदैछु। खाना खाँदै हुनुहुन्छ, पक्कै हामीलाई सम्झिनु भएन है? सम्झेर फोन गरे। सम्झेर फोन गर्नुभयो, तर खाइसकेपछि फोन गर्नुभयो खिमानन्दजीले होइन? हजुर। अनि के गर्नुहुन्छ खिमानन्दजी देवदमा रहेर? मैले पढाउने काम गर्छु। पढाउने काम गर्नुहुन्छ ल, हामीलाई अघिल्लो चोटि पनि मैले सोधेको थिएँ, पक्कै पनि यो चोटि चाहिँ मैले भोलि जस्तो लाग्यो, अघिल्लो हप्ता हामीलाई सम्झिनु भएको थिएन खिमानन्दजीले, त्यसैले मैले भोलि खिमानन्दजीलाई लागेन है, फोनले चाहिँ धोका दियो खिमानन्दजीलाई। आज आउनुभएको छ पक्कै पनि, तपाईँका ती रमाइलो अतीत अस्ति सुनेका थियौँ, आज पनि हामीलाई कस्तो अतीत सुनाउनुहुन्छ, सुरु गर्नुहोस्। सबभन्दा पहिला त अघिल्लो हप्ता त्यो एकजना मणिग्रामको भाइले सिद्धबाबाको एक्सिडेन्टको कुरा गरेको थिएँ, उनलाई मैले धेरै सम्झिन चाहन्छु। म त्यति बेला सानो थिएँ कि त्यो घटना सुनेको, त्यसपछि मैले मेरो अतीतको पल भन्न चाहन्छु। कमल पाण्डेको भाइको घटनालाई तपाईँले भन्नुभयो है, त्यसलाई मैले एकदम सम्झिन जान्छु, म पनि सानो थिएँ होइन, कसैले पत्याउन सक्नुहुन्न होइन, कसैले लाग्न सक्छ आश्चर्य, तर त्यो चाहिँ तपाईँ पनि भन्नुहुन्छ रियालिटी हो, वास्तविक हो होइन, 5 रुपियाँको लागि कसैले आफ्नो ज्यानसँग खेलवाड गरेर आमा छोराको ज्यानसँगै घुजेर दिएको थियो रिक्साबाट होइन, पक्कै पनि हिजो जस्तो लाग्छ कि मलाई, पक्कै पनि हिजो जस्तै हो। हाम्रा पनि नजिकैका मित्र पनि हुनुहुन्छ, बुटोल बासिन्दा हुनुहुन्छ कमल चाहिँ, अहिले बुटोलमै हुनुहुन्छ, उहाँ पनि हाम्रो फेसबुकमा कुराकानी भइरहन्छ, उहाँले पोस्ट गर्नुभएको थियो। सुरु गर्नुहोस् खिमानन्दजी तपाईँको अतीत। म एकचोटि पोखराबाट जङ्सन जाँदाखेरि यो साङ्ग्रीला एयरमा हिँडेको होइन, कुहिरो एकदम लागेको थियो अनि ट्राई फ्लाइट गर्ने भनेर गए गइहालिन्छ क्या, नत्र फर्किउला भनेर ट्राई फ्लाइट भनेर चढिहाल्यो। त्यसपछि 14 मिनटको बाटो पोखरादेखि जङ्गसन जहाज त कुरा आकाशमा हराएर 45 मिनट भयो बागलुङ पुग्यो होइन, म त्यो अगाडिको सिटमा पाइलटदेखि पछाडि बसेको थिएँ। त्यस्तै पाइलटहरू आपसमा कुरा गर्थ्यो, कहाँ पुग्यो मेसेज होइन, अनि यसो पछाडि फर्केर सब प्यासेन्जरहरूलाई हेरेको त सब मुख मनिलो भएको, म पनि भित्रभित्र हात्तिएको रहेछ। त्यो कुर्सीको बिट समातेको जोरसित हात हेरेको त एकदम अठ्याएर जुन मैले, अनि मैले पनि यसो पाइलटहरूको कुरा सुनेपछि ठिकै छ भन्दा भन्दै बागलुङ एयरपोर्ट पुग्यो, अनि बागलुङबाट हुँदै लेटेको त्यो खोलामा गएर त्यो नदी देखेपछि, कालीगण्डकी नदी देखेपछि अब पक्कै बचिन्छ जस्तो लागेर एकदम त्यसपछि खुसी। अझै पनि त्यो पोखरा जाँदा मुस्ताङको कुरा गर्दाखेरि त्यो दिन एकदम याद आउँछ। असल आकाशमा प्लेन उडेको देख्दाखेरि पनि पक्कै पनि म पलमा प्लेनमा थिएँ कतै, त्यस्तै त्यो प्लेनमा तिनीहरू पनि त्यस्तै अवस्थामा त घुमिरहेका छैनन् भन्ने पनि तपाईँ सम्झिनुहुन्छ है आमा। कुहिरो जब कुहिरो बढी लाग्छ त्यति बेला त्यो याद आउँछ, याद आउँछ हामी पक्कै पनि यस्तो बेलामा गएको यस्तो भयो, एउटा अब मरिने हो कि बाँचिने हो दोधारमा छ, घर पुगिने हो कि पुगिँदैन भन्ने दोधारमा छ, तर पछाडि प्यासेन्जर हेरेको छु सबै डराएका छन्, एउटा पाइलटको कुरा सुन्छु पाइलट पनि डराएको अवस्थामा छ होइन, निकै डर लागेको थियो शिवानन्दजीलाई त्यो बेलामा। 14 मिनटको बाटो 45 मिनटसम्म हरायो कि कहाँ पुग्यो कहाँ पुग्यो, पक्कै पनि मरिने कि बाँचिने होइन। शिवानन्दजी हामीलाई आफ्नो अतीत सुनाउनु भयो, निकै खुसी लाग्यो, यस्तै अतीत अझै पनि सुनाउँदै गर्नु होला, हामीलाई माया गर्दै जानु होला, कमेन्ट गर्दै जानु होला भन्दै अहिलेलाई भने शिवानन्दजीलाई बिदा गर्छु, नमस्कार। हिमानन्द गेवाली हुनुहुन्थ्यो देवदाबाट, आफूले प्लेन 45 मिनटसम्म कता हराएको कुरा गर्दै हुनुहुन्थ्यो, आफ्ना जीवनमा घटेको वास्तविक अतीत सुनाउनु निकै खुसी लाग्यो, यस्तै वास्तविक अतीत छन् भने मात्र आउनुहोला हाम्रो 0175777735 छन् भने मात्र आउन सक्नुहुन्छ, हाम्रो स्काइप आइडी रहेको छ रेडियो देवदा1 पनि रहेको छ, तपाईँ आउन सक्नुहुनेछ र तपाईँ आउँदाखेरि आफ्नो जीवनमा घटेको वास्तविक अतीत सुनाएर मात्र आउन सक्नुपर्ने हुन्छ। र आजका लागि भने कार्यक्रम अतीतका पललाई छुट्याएको निर्धारित समय सकिसकेको छ, विजय छेत्री हुनुहुन्थ्यो देवदाबाट, विनिता खनाल हुनुहुन्थ्यो देवदाबाट, कृष्ण गौतम हुनुहुन्थ्यो घोडाबाट, त्यसै गरी देवी खनाल हुनुहुन्थ्यो भवानीपुरबाट, र अन्तिम साथी हुनुहुन्थ्यो खिमानन्द गेवाली देवदाबाट, त्यसै गरी हामीलाई फेसबुकमा कमेन्ट गर्नुहुनुहुन्थ्यो गुमा नेउपाने, त्यसै गरी रमेश भट्टराईलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। टेलिफोन सम्पर्कमा आउने तपाईँ फेसबुकमा कमेन्ट गर्ने र टेलिफोन सम्पर्कमा आउनलाई हामीलाई प्रयास गर्नुभयो तर लागेन, पक्कै पनि अर्को हप्ता लाग्नेछ, तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु। र कार्यक्रम अतीतका पल 106.6 MHz र इन्टरनेटको www.radiodevda.org सुनेर बस्ने तपाईँ सम्पूर्णलाई धन्यवाद, र विशेष धन्यवाद कन्ट्रोल रुमबाट मिठो साथ दिने साथी अर्जुनलाई, त्यसै गरी अशोक विशेष धन्यवाद दिँदै म तपाईँकै अतीत बोल्ने मान्छे जीवन पाण्डे पनि आजको लागि कार्यक्रमबाट बिदा चाहन्छु, नमस्कार।